बन मकेली हुर्के अकेली, बन मकेली हुर्के अकेली, बन को फूल सिर मूटी बनी की मोहिनी। रानी तिमी नगएको कै डाँडामा छाडेर, भनेर पनि बुरु रुडी आउला सरर, उडेर आउला सरर, भनेर बसी वनमा खेली हुर्के अकेली। परी गाई र भैँसी रूपमा चढेके, परी र परी गाई र भैँसी रूपमा चढेके, जस्ता सुन्दर आँखा गजलले कोरेकी, आँखामा गजलले कोरेके, भनेको फुल शिरमा बुटी बनी कि मोहिनी। रुखमा बसी कोयली बनी गाउन झाउरे, रुखमा बसी कोयली बनी गाउन झाउरे, गाई र भैँसीमा बन्छु दाउरे, गाई थपाउमा बन्छु दाउरे, बाहर बसी बनमा खेल।